action, comedy, love story. Mama traine yar, jo koi pani hota, idhi usle dekhe bani. O jasma sundariya cha, o jasma subhasi cha, jasle din na dhoka, o jasma biswasi cha. Romance le bhari purna. Nepali chalchitra sambandhi sampurna jankari samiti ko ekmatra karyakram kollywood.com. Kollywood.com. Jasko aru kahi vikalp chhaina. नमस्कार अनि हार्दिक स्वागत छ गोर्खा एफएम 93 मेगाहर्जको तरङ्ग हो यो काठमाडौँ र यसको आसपासमा 93 मेगाहर्जसँगै हामीहरू आइपुग्यौँ विश्वभरि एकै साथ www.gorkhafm.com अनि देशभरिका विभिन्न रेडियो तरङ्गसँगै तिनै रेडियोका अनलाइन साइटहरू मार्फत विश्वका कुना कुनासम्म पुग्नका लागि kollywood.com को अर्को नयाँ श्रृङ्खलामा आइसक्यौँ। काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गर्दै हुनुहुन्छ जनकार्की अनि यो आवाज हो शशी शर्मा मजगैयाको। नेपाली फिल्म इन्डस्ट्रीभित्र भइरहेका अफिवेल्सहरूलाई हामीले जस्ताको तस्तै यहाँबाट सार्वजनिक गर्छौँ र नेपाली चलचित्र बजारमा यतिखेर भित्रिएका चलचित्रहरूको गतिविधि कस्तो भइरहेको छ, कुन चाहिँ चलचित्रले कस्तो सम्भावना बोकेर अहिले बजारमा आइरहेका छन्, विशेष गरी हामीले फ्राइडे रिलिजभित्रका चलचित्रको बारेमा चर्चा परिचर्चा गर्ने गर्छौँ kollywood.com र नेपाली चलचित्र उद्योगभित्रका ताजा गतिविधिहरू पनि तपाईँहरू समक्ष पेश गर्छौँ हामीले। र अघिल्लो साता र त्योभन्दा अघि प्रदर्शित चलचित्रहरूले बक्स अफिसमा कस्तो खालको कलेक्सन गर्न सफल भए, कलाकार निर्माता निर्देशकहरू कहाँ कहाँ के गरिरहेका छन्, हामी त्यो विषयमा पनि नजिकबाट एनालाइसिस गर्ने गर्छौँ। र अहिले बनिरहेका चलचित्रहरू कुन धारमा बनिरहेका छन् र तिनको व्यापार कस्तो भइरहेको छ र नेपाली बजारमा टिक्न लायकका चलचित्रहरू बनिरहेका छन् कि छैनन्, हाम्रो चासो र चिन्ता यही हो। वास्तवमा नेपाली माटोलाई नेपाली पनलाई सुहाउँदो चलचित्रहरू बनिरहेका छन् कि छैनन्, यो पनि हाम्रो चासो र चिन्ताको विषय हो। र हामी राम्रा चलचित्रहरूलाई प्रोत्साहन गर्छौँ र नराम्रा चलचित्रहरूलाई हामीले कट गर्ने कोसिसमा अगाडि बढ्छौँ। र वास्तवमा चलचित्रभित्र के कस्ता कथाहरू के कस्ता विषयहरू उठान गरिएका छन् त्यो कुरा पनि महत्त्वपूर्ण भइरहेको छ पछिल्लो समयमा निर्माण हुने चलचित्रको विषयमा कुराकानी गर्नुपर्दाखेरि। आजको यो एपिसोडमा पनि मैले तपाईँहरू समक्ष कुराकानी गर्नेछु तीन चलचित्रको विषयमा। यदि तपाईँ आज नजिकको थिएटरमा चलचित्र हेर्न जाने तयारी गर्दै हुनुहुन्छ भने आज लाग्ने चलचित्रहरूको बारेमा मैले तपाईँलाई जानकारी दिनेछु। आजदेखि बजारमा तीन चलचित्रहरू भिडेका छन्। यो नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्षको यो माहौललाई क्याच गर्दै तीन चलचित्रहरूले आफ्नो प्रदर्शनको मिति तय गरेका हुन् आज चैत्र 27 गतेको यो दिनलाई। 9 नभन्नु ल 3, हवलदार सुन्तली र सेतो बाघ, आज यी तीन चलचित्रहरू एक आपसमा भिडेका छन् र कुन चाहिँ चलचित्रले कस्तो माहौल सिर्जना गरिरहेका छन्, फर्स्ट सोमा के भइरहेको छ गतिविधि, हामीले सम्बन्धित चलचित्रका कलाकार निर्माता र निर्देशकहरूसँग कुराकानी गर्नेछौँ आज यो एपिसोडमा। हामीसँग रहनुहोला, यही आग्रह गर्दै आउनुहोस्। कार्यक्रमको शुभारम्भमा एउटा साङ्गीतिक आवाज तपाईँहरूको बिचमा राख्न चाहन्छु। घन्टी बज्यो घन्टी बज्यो, यो गीत यहाँहरूको बिचमा टङ्क बुढा थोकी र मिलना मात्यको आवाज छ, दिनेश सुवेदीका शब्दहरू छन् अनि यसमा सङ्गीत छ टङ्क बुढा थोकीको। स्वीकार्नुहोस् चलचित्र हवलदार सुन्तले भित्रबाट। तिमी 19 इयर की ब्यूटी, म हैंडसम 21 को। तिमी 19 इयर की ब्यूटी, म हैंडसम 21 को। तिमले छोए पछि बढ़ियो बढ़ियो बीट धड़कन को। घंटी बजियो घंटी बजियो घंटी बजियो मन को। घंटी बजियो घंटी बजियो घंटी बजियो मन को। Thank you. दिँदै दिँदा दिँदै तिमीलाई स्माइल भरियो है यो दिलैमा चाहनाको फाइल दिँदै तिमीलाई स्माइल भरियो है यो दिलैमा चाहनाको फाइल घन्टी बज्यो मनको तिमी 19 इयरकी ब्युटी म ह्यान्डसम 21 को तिमीले छोएपछि बढ्यो बिट धडकनको घन्टी बज्यो मनको घन्टी बज्यो मनको घन्टी बज्यो मनको घन्टी बज्यो यही गीत हामीले राख्यौँ। यो गीत हवलदार सुन्तलीबाट हामीले साभार गरेका थियौँ। टङ्क बुढाथोकी र मिलन मात्यको आवाज र दिनेश सुवेदीका शब्दहरू यसमा टङ्क बुढाथोकीकै सङ्गीत रहेको छ। यो चलचित्र अत्यन्त बहुप्रतीक्षित चलचित्रको सूचीमा पर्ने सफल चलचित्र हो र आजदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र हो। यसले कस्तो कलेक्सन गर्न सक्छौँ अब आजको मितिदेखि त्यसको रिजल्ट त हामीले काउन्ट डाउन गर्न सुरु गर्छौँ नै। र पनि यो चलचित्रको विषयमा धेरै चर्चा परिचर्चा र यसको मिडिया प्रमोसन धेरै राम्रो भएको कारणले गर्दाखेरि पनि राम्रै कलेक्सन गर्ला भन्ने अपेक्षा आम भइरहेको छ। मैले यो विषयमा जानकारी दिनुपर्दाखेरि यो चलचित्र आजदेखि देशभरका प्रमुख सिनेमाघरबाट प्रदर्शनमा आएको छ। छविराज प्रोडक्सनको ब्यानरमा बनेको फिल्मलाई ऋषि लामी छानेले निर्देशन गरेका छन्। आफ्नै सहकर्मीबाट बलात्कृत भएकी प्रहरी हवलदार सुन्तली धामीमाथिको सत्य घटनामा बनेको यो फिल्ममा शिल्पा पोखरेल, किशोर खतिवडा, सबिन श्रेष्ठ, ध्रुव कोइराला मुख्य भूमिकामा रहेका छन्। फिल्मको छायाङ्कन मदन कायस्प घिमिरेले गरेका हुन् भने फिल्ममा कविराज गहतराजको नृत्य, टङ्क बुढाथोकी र दीपक शर्माको सङ्गीत तथा चन्द्रपन्तको द्वन्द्व रहेको छ। हामी यो जानकारी दिँदा दिँदै यतिखेर हाम्रो सम्पर्कमा यसै चलचित्रका निर्माता छविराज ओझा हुनुहुन्छ, प्रत्यक्ष हामी उहाँसँग जोडिन्छौँ। हेलो हेलो हजुर नमस्कार नमस्कार छवि सर नमस्ते गोर्खा एफएम सुनेर बस्नु भएको सम्पूर्ण श्रोताबिन्दुमा म छवि ओझाको नमस्कार। आराम हुनुहुन्छ? एकदम। भन्नुहोस् अब हवलदार सुन्तलीले बजार कस्तो पिटिरहेछ? अब यो फर्स्ट सोको रिजल्ट के आइरहेछ? फर्स्ट सोमा अब गोपीकृष्णमा हसुल भइसक्यो, गङ्गामा पनि हसुल, उता अष्टनारायणमा हसुल भयो होइन, अब गुडमा पनि हसुल छ। सबै जुन बिहानको सो लागेको छ सबैतिर एकदम राम्रो भयो। यो चाहिँ अचम्मकै अहिले धेरै समय पछाडि यसरी हसुल भएको देखियो। के अरे जस्तो आज बजारमा तीन चलचित्रहरू एकैसाथ भेटिरहँदाखेरि हवलदार सुन्तलीले आफ्नो स्थान सुरक्षित बनाउने सम्भावना तपाईँले यो पहिलो 100% बनाइसक्यो भने पनि हुन्छ। बिहानको सोले एउटा रेकर्ड कायम गरेको छ होइन, त्यसले हेर्दाखेरि अब अहिले नम्बर वानमै देखियो हवलदार सुन्तली। देशभरि कतिवटा सिनेमा घरमा तपाईँको चलचित्र छ? काठमाडौँ र काठमाडौँ बाहिर गएर 62 हलमा लागेको छ मेरो। 62 वटा? 62। नेपालभरि कतिवटा स्टेसन छ? स्टेसनको हिसाबले गर्ने हो भने त अब त्यो सानो ठुलो सबै मिलाउनु पर्छ। अब हलको हिसाबले सबै ठाउँ लागेको छ, एक ठाउँ मेरो धरान चलेको छैन, धरानमा चाहिँ मेरो त्यहाँ मिलेन यस पछाडि लाग्छ, अरू सबै ठाउँमा चाहिँ लागेको छ। यही यसै नै हो स्टेसन भनेको, सानोतिर सानो सानो स्टेसन चाहिँ छोडेको छु। छविसहरू जस्तो अब यो चलचित्रहरू पछिल्लो समयमा बन्दै गर्दाखेरि चलचित्रले नाफा गर्ने त टाढै जाओस्, लगानी पनि उठ्दैन, यसको लगानी भनेको बालुवामा पानी खनाए जस्तै हो भनिन्छ। अब हवलदार सुन्तलीले चाहिँ तपाईँलाई माथि उठाउला कि के गर्ला त? होइन, 100% जहिले पनि सिनेमा इन्डस्ट्रीमा खटेरी लाग्दा छवि बजारको सिनेमा आएर चलेकै छ होइन, दर्शकले माया गरिदिनु भएकै छ, यो सिनेमाले पनि लगानी उठाउँछ 100% छ। आजकै रेसियोबाट जुन हलमा सिनेमामा दर्शकहरू आउनुभयो त्यो हिसाबले नै हेर्दाखेरि अब थाहा हुन्छ कि सिनेमाले लगानी उठाउँछ भनेर। अब तपाईँका अन्य चलचित्रहरूभन्दा हवलदार सुन्तली केही विषयमा फरक हो कि होइन? फरक हो, यो त किनभने मैले यसरी सिनेमा कमर्सियल मात्रै बनाउँथेँ, तर यसमा चाहिँ कमर्सियल हुँदा हुँदै पनि यो सत्य घटनामा आधारित हो। यो सुन्दरी धामीको जुन विषयवस्तु आफ्नै सहकर्मीबाट बलात्कृत हुनुभयो त्यो कथालाई मैले उठाएर सिनेमा बनाएको हो होइन। त्यो भएको हुनाले एउटा अहिले बजारमा भइरहेको बलात्कारको घटना, 8 वर्षको बच्चालाई बलात्कार, यो आफ्नै साथीबाट बलात्कार, जुन घटनाहरू अहिले बजारमा समसामयिक भइरहेको छ त्यही कुरालाई नै हामीले सिनेमामा देखाउन खोजेको छौँ। र एउटा म्यासेजेबल सिनेमा पनि हो यो, मनोरञ्जनको साथसाथमा म यसले केही सन्देश पनि दिन्छ। आज बजारमा तीन चलचित्र भइरहँदाखेरि हवलदार सुन्तले नै हेर्न जानुपर्ने कारण चाहिँ के हो? 5 वटा राम्रा कारण मैले होइन, कारण भनेको त मैले भने सिनेमा भनेको एउटा मनोरञ्जन हो, सम्पूर्ण कुराहरू बिर्सेर सिनेमा हलभित्र गइन्छ, एउटा त्यो कारण हो। अर्को यो चाहिँ सत्य घटनामा आधारित चलचित्र हो, जसले चाहिँ आफ्नै सहकर्मीबाट बलात्कृत हुनुभएको छ होइन। अब यसका सङ्गीत पक्ष अत्याधिक राम्रो छ, यसका ध्वन्द पक्ष राम्रो छ, यसका कलाकार राम्रो छ, यसका निर्देशक ऋषि लामिछानेले राम्रो काम गर्नुभएको छ। र यो सिनेमाको मुख्य भनेको जुन छविराज प्रोडक्सन, जसले चाहिँ 25 वर्षदेखि सिनेमा इन्डस्ट्रीमा सिनेमाको खेती गरिरहेछ, जहिले पनि दर्शकलाई उसले राम्रो सिनेमा बनाएर दिने र एउटा वचनबद्ध भनौँ, कहिले पनि दर्शकसँग नराट्ने सिनेमाको खेती गरिरहने जस्तोसुकै परिस्थितिमा आउँदाखेरि भनेपछि यस्तो मान्छेले बनाएको चलचित्र हो। यी सबै कारणले गर्दाखेरि सिनेमा हेर्न जान्छन् दर्शक भन्ने मलाई लाग्छ। भनेपछि सत्य घटनामा आधारित चलचित्र भएको कारणले गर्दाखेरि पनि एउटा यसको राम्रो हो दोहोरो पक्ष नै त्यही हो नि, कि एउटा म्यासेजेबल पनि छ सिनेमा, इन्टरटेनमेन्ट हुँदा हुँदै पनि म्यासेजेबल कुराहरू पनि छ। अनि छवि सर एउटा जानकारी, अब निर्मातासँग हामीले कुरा गरिरहँदाखेरि जम्मा लगानी कति गर्नुभएको छ हवलदार सुन्तलीमा? यो सिनेमा हलसम्म पुग्दाखेरि झन्डै 70 लाख रुपियाँको लगानी भएको छ। अनि यो 70 लाख कति दिनमा उठ्छ या कति महिनामा उठ्छ, कहिलेसम्म उठ्छ? होइन, कति दिन भन्ने होइन, यो अब एक हप्ता राम्रोसँग सिनेमा चलियो भने सिनेमाले पैसा उठाउँछ, किनभने धेरै स्टेसनमा एकैपल्ट लागेको कारणले यो पहिला जस्तो 1 वर्ष कुर्नु पर्दैन, अहिले एकैपल्ट भनौँ न 60-65 सिनेमा लागेपछि त्यहाँको कलेक्सन भनेको एक हप्ता या तपाईँको 2 हप्ताभित्रमा सबै कलेक्सन आइसक्छ। कलाकारहरूको संयोजन मैले अगाडि यहाँबाट नाम पनि भने, अब कलाकारहरूको यसमा चाहिँ भूमिका या चाहिँ कलाकारहरूले खेल्नु भएको देखाउनु भएको भूमिका चाहिँ कस्तो छ, तपाईँले कसरी मूल्याङ्कन गर्नुभएको छ कलाकारहरूको? कलाकारहरूले त एकदम राम्रो गर्नुभएको छ भनौँ न, अब किशोर खतुडा, सविन श्रेष्ठ, अब शिल्पा पोखरेल जसले लज्जाबाट डेब्यु गर्नुभएको छ, उहाँको यो फिल्ममा डबल रोल छ होइन, सिनेमामा अरू कलाकार अन्य कलाकार पनि हुनुहुन्छ, सबैले राम्रो काम गर्नुभएको छ, होल टिमले राम्रो काम गरेर हवलदार सुन्तली एउटा राम्रो सिनेमा, काकेज सिनेमा राम्रो सिनेमा बनेको छ। ए भनेपछि शिल्पा पोखरेलको यो चलचित्रमा डबल रोल पनि हेर्न पाइँदैछ? डबल रोल हेर्न पाइन्छ। पक्कै पनि तपाईँको चलचित्रले राम्रो कलेक्सन गर्न सफल होस्। आज यो चलचित्र आजदेखि आरम्भ भएको यो चलचित्रले राम्रो सङ्केत पनि दिएको छ, अल नेपाल प्रदर्शित यो चलचित्रले राम्रो कलेक्सन गर्न सकोस् र एउटा इक्जाम्पल दिने खालको चलचित्र 2071 राम्रो चलचित्रको सूचीमा हवलदार सुन्तले परोस्, हाम्रो शुभेच्छा तपाईँका लागि। के भन्नुहुन्छ तपाईँका दर्शकका लागि अन्त्यमा? अब दर्शकलाई जान जाँदै सबभन्दा पहिला त नयाँ वर्षको शुभकामना भन्न चाहन्छु। नयाँ वर्ष सँगसँगै आजदेखि मेरो सिनेमाले अल नेपाल भनौँ न 62 ठाउँमा सिनेमा लागेको छ। मलाई जानसम्म लाग्छ यसपालिको नयाँ वर्षले हर्ष उल्लास उमङ्गको साथसाथै मेरो सिनेमाले पनि झन थप बढी हर्ष उल्लास र मनोरञ्जन दिन्छ भन्ने मलाई लाग्दछ। पक्कै पनि, अब हामी छुट्टियौँ त्यसो भएदेखि, धन्यवाद यहाँलाई। हवस्, थ्याङ्क यू। हामी अवलदार सुन्तलीको विषयमा कुराकानी गऱ्यौँ। निर्माता छविराज ओझा हुनुहुन्थ्यो। आजदेखि यो चलचित्र अल नेपाल 62 ओभर स्टेसनमा लागेको जानकारी उहाँले दिँदै हुनुहुन्थ्यो र फास्ट सोमै राम्रो सङ्केत देखाइएको छ भनेर भन्दै हुनुहुन्थ्यो र यो चलचित्र 3 चलचित्रहरूको भिडमा राम्रो चलचित्र छ भनेर उहाँले दावी गर्नुभयो। हामी सुन्नेछौँ अन्य चलचित्रका कलाकर्मीहरूको बारेमा पनि, अन्य चलचित्रका कलाकर्मीहरूले निर्माता निर्देशकले के भन्नुहुनेछ आफ्नो चलचित्रको विषयमा, उहाँको कुरा पनि हामीले सुन्नेछौँ। 10 बजीसम्म हाम्रो साथमा रहनुहुनेछ भन्ने विश्वास त हाम्रो छँदैछ। यही विश्वास सँगसँगै आउनुहोस् फेरि हवलदार सुन्तली भित्रबाटै अर्को एउटा गीत यहाँहरूको बिचमा राख्न चाहन्छु। मैले अर्को 2 चलचित्रहरू मैले यहाँहरूको बिचमा जानकारी दिनुपर्छ, 9 Heaven & Law 3 र त्यसै गरी सेतो बाघको विषयमा पनि मैले जानकारी दिनेछु। सुन्दै गर्नु होला हामीलाई यतिखेर हवलदार सुन्तली भित्रबाट अर्को गीत, तिम्रा डोला डोला हातमा मेहन्दी लगाइछौ, दीपक शर्माको सङ्गीत अनि शाहीमा श्रेष्ठ र युवराज चौला गायकका चौला गाईको आवाजमा हामी गीत राख्छौँ। दीपक शर्माको शब्द र सङ्गीत रहेको छ, स्वीकार। तिमले आँखा आँखा जुधाउन डिग्री गरिछौ, तिम्रा डोला डोला हातमा मेहन्दी भरिछौ, तिमले आँखा आँखा जुधाउन डिग्री गरिछौ। हिजो अस्ति देख्दा बच्चै जस्तो लाग्थ्यो, तिरतीको खेलमा बच्चै जस्तो लाग्थ्यो, आज देख्दा लौन नि हलक्कै बढी छौ। हो तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ, हो तिमीले आँखा आँखा जुधाउन डिग्री गरि छौ। हो तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ, तिमीले आँखा आँखा जुधाउन डिग्री गरि छौ। तिम्रा डोला डोला हातमा मेहन्दी भरि छौ, तिम्रा डोला डोला हातमा मेहन्दी छौ। यो गीत हामीले राख्यौँ दीपक शर्माको शब्द र सङ्गीतमा, शाहीमा श्रेष्ठ र युवराज चौला गाईको आवाज रहेको थियो। चलचित्र हवलदार सुन्तली आजदेखि अल नेपाल प्रदर्शन आरम्भ गरेको चलचित्र हो। अत्यन्त बहुप्रत्याशित चलचित्रको सूचीमा पर्ने सफल यो चलचित्र आजदेखि लागेको छ। नजिकका थिएटरमा गएर माया गरिदिनु हुनेछ भन्ने विश्वास हामीले गरिरहेका छौँ र सँगै यही चलचित्रभित्रका कलाकर्मीहरूसँग कुराकानी गरिरहेका छौँ। यसपूर्व हामीले निर्माता छविराज ओझासँग कुराकानी गऱ्यौँ र यो गीत हामीले जुन बजाइरहेका छौँ दीपक शर्माको शब्द र सङ्गीतमा रहेको यो गीत हो। वास्तवमा चलचित्र चल्नका लागि त्यो भित्रका गीत र सङ्गीतले पनि उत्तिकै महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन्। गीत र सङ्गीतको कारणले गर्दाखेरि पनि चलचित्रको चर्चा भइरहेको हुन्छ र चलचित्रहरूले बक्स अफिसमा राम्रो कलेक्सन गर्न सफल हुन्छन् गीत सङ्गीतको कारणले गर्दाखेरि पनि। गीत सङ्गीतले भूमिका कस्तो खेल्छन् त चलचित्रभित्र, हामी यो विषयमा थोरै कुराकानी गर्नका लागि यतिखेर सङ्गीतकार रचनाकार दीपक शर्मासँग जोडिएका छौँ। स्वागत गर्छु मैले दीपकजीलाई। हेलो, हजुर, धन्यवाद शशी सर, अनि गोर्खा एफएम सुनेर बस्नुभएको सम्पूर्ण श्रोताहरूलाई नमस्कार भन्न चाहन्छु, गोर्खा एफएम सम्पूर्ण युनिटलाई पनि धन्यवाद दिन चाहन्छु। आराम हुनुहुन्छ? यहाँले पछिल्लो समयमा चलचित्र क्षेत्रमा राम्रो दखल राखिराख्नु भएको छ र यहाँले गरेका सङ्गीतहरू चलचित्रभित्रका पनि उत्तिकै चलेका छन्। सुगम सङ्गीतमा त यहाँको राम्रो एउटा उचाइ छँदैछ। अब चलचित्रभित्र आइरहँदाखेरि हवलदार सुन्तलीसम्म आइरहँदाखेरि यहाँले कतिवटा गीत कतिवटा चलचित्रमा सङ्गीत गर्न भ्याउनु भयो अहिलेसम्म? हवलदार सुन्तलीसम्म आइपुग्दा मेरो लगभग 14-15 चलचित्र हो हवलदार सुन्तली, होइन त्योभन्दा अगाडि मैले 13-14 चलचित्र गरिसकेको थिएँ, होइन अनि त्यसपछि अब छवि बा, हामीले बा भन्छौँ इन्डस्ट्रीमा, छवि बाले नदीपकजी अब हवलदार सुन्तली जस्तै काम गर्नु पऱ्यो भनेर बोलाइसकेपछि खुसी भएँ, म गएँ, काम गरियो। अहिले तिम्रा डोला डोला हात सम्पूर्ण श्रोताहरू दर्शकहरूले मन पराइदिनु भएको छ, जस्तो मिडिया कर्मीहरूले मन पराइदिनु भएको छ, खुसी लाग्छ। दीपकजी जस्तो तपाईँ त सङ्गीतकार राम्रो सङ्गीतकारको सूचीमा पर्नुहुन्छ, अब यसमा शब्द पनि आफै कोर्नु भएको छ, स्क्रिप्ट बेसमा रहेर शब्द कोर्नु भयो कि यो शब्द चाहिँ कसरी निकाल्नु भयो खास? यो शब्द यो अलरेडी बनिरहेको थियो, होइन अलरेडी त्यतिकै एउटा हिँड्दाखेरि नै त्यतिकै एउटा अलरेडी त्यस्तै बनिरहेको गीतलाई छवि बाले मेरो अफिसमा ल गीत सुन्नु पऱ्यो कस्तो कस्तो छ भनेर भन्ने क्रममा पहिला अलरेडी बनेको गीतहरू पनि एक दुईवटा सुनाउ भन्ने क्रममा मैले पहिलो गीत यही सुनाएको थिएँ। यही सुनाउँदा त्यतिकै अब यही काम गर्ने भन्ने हाम्रो निर्देशक ऋषि लामी छाने दाई, एकदमै आदर गर्छु उहाँलाई, उहाँ र अनि छवि बनाउने क्रममा उहाँहरूले पहिलो सुरुमै यो तिम्रा डोला डोला हातमा भन्ने गीत मन पराउनु भयो। यो गीत चाहिँ हामीलाई एक्ट खोजेको एउटा यस्तो टाइपको गीत हो, यो चाहिँ यो हामीलाई राख्नु पऱ्यो, होइन भनेपछि अरू गीतहरूलाई चाहिँ हामीले फिल्मको कुरा गरिसकेपछि हामी अरू सुटिङपछि फिल्मको कथावस्तु अनुसार अरू गीतहरू गयौँ हामी, तर यो डोला डोला चाहिँ मैले पहिल्यै अलरेडी बनाएको गीतलाई नै हामीले हवलदार सुन्तलीमा राख्नको लागि रेकर्डिङ सुरु गरेका हौँ। भनेपछि तपाईँले चलचित्र हेर्न भ्याउनु भएको छ कि छैन? मैले चलचित्र हेर्न पाएको छैन, आज इन्भाइट थियो मलाई, होइन म अहिले भर्खर अहिले एकछिन सानो रेकर्डिङमा बिजी भएको भएर अहिले म जान पाइनँ। म भोलिको शनिबारलाई मैले एकदमै समय उपयुक्त ठानेर भोलि शनिबार जाँदैछु। जस्तो दीपकजी यो चलचित्रका गीत र सङ्गीतहरू चाहिँ चलचित्रको सेटिङ अनुसार चलचित्रको कथा अनुसार चाहिँ म्याच भएन भने स्रष्टाहरू अलिकति सन्तुष्ट नहुने भन्ने कुराहरू पनि आम रूपमा आइरहँदाखेरि अब तपाईँले चाहिँ कस्तो अपेक्षा गर्नु भएको छ यो चलचित्र भित्र यो गीतले सही ठाउँ पाएको होला कि नहोला? अब मैले आफूले पनि हेरिसकेपछि त्यसलाई हो बल्ल मैले एकदमै त्यसलाई आकलन गर्न सक्छु होला, किनभने अहिलेसम्म पूर्ण रूपमा हेरेको छैन। उहाँहरूले जसरी कथावस्तु अनुसार एउटा पल्लो किनार र पल्लो किनारलाई जोड्ने एउटा पुल हुन्छ जुन पुल भनेको गीत सङ्गीत हो, त्यो पुललाई त्यो ओल्लो किनारको अब एउटा यतिसम्म दुरी छ, यो ओल्लो किनारको थुम्को यति छ, यतिसम्म उचाइ राख्नुपर्छ, पल्लो किनारको यतिसम्म उचाइ राख्यो भने बल्ल पुल सिधा हुन्छ, निर्माण राम्रोसँग हुन्छ भन्ने हिसाबले ओल्लो किनार र पल्लो किनारको सिचुएसन चाहिँ मलाई बताइदिनु भएको थियो, होइन होइन त्यो हिसाबले हेर्दाखेरि स्पष्ट रूपमा मैले फिल्मको कथावस्तु चाहिँ मैले पहिल्यै सुनिसकेका थिएँ, काम गर्ने क्रममा त अब डेफिनेटली सुनि नै हालिन्छ, सुनिसकेका थिएँ, त्यही आधारमा मैले गीत सङ्गीत बनाएको। अब त्यसलाई कतिसम्म फिल्ममा ठ्याक्कै म्याचिङ गरेको छ भन्ने कुरा म आफै गएर हेर्नुपर्ने हुन्छ, तर एउटा हजुरले अघि पहिलो चोटि उठाउनु भयो एउटा विषयवस्तु एकदम राम्रो हो, फिल्ममा चलचित्रमा गीत सङ्गीतको अहम भूमिका खेलेको हुन्छ, किनभने इन्टरटेनमेन्टको पाटो हो यी सबै यी भनेका, होइन एउटा फिल्ममा हेर्न गइसकेपछि उसले फुल एउटा इन्जोय गरेर आउने क्रममा गीत सङ्गीत भनेको पनि त्यही भित्र पर्ने पाटो भएको भएर गीत सङ्गीतको त एकदम महत्त्वपूर्ण भूमिका छ, किनभने एउटा इन्टरटेनमेन्टको लागि सबभन्दा गीत सङ्गीत भनेको सबभन्दा पहिलोचोटि सबभन्दा पहिलो मनमा हान्ने चिज हो, त्यो भयो भने त गीत सङ्गीतलाई पनि एउटा फिल्मलाई पनि एउटा गीत सङ्गीतको लागि गीत सङ्गीतको पाटोलाई मजबुत बनाएर हतियार जस्तो बनाएर फिल्ममा लाग्ने काम लाने गरिन्छ, जस्तै गीत सङ्गीतको त्यो लाने काम, किनभने गीत सङ्गीत हिट भइसकेपछि श्रोताहरू त्यो गीत सङ्गीतको मोहले पनि त्यो चलचित्र हेर्न आउन् भन्ने एउटा त्यो धारणाहरू त्यो एकदमै सही हो, त्यो हिसाबले गइरहेछ, त्यसरी भन्छु। यो चलचित्रमा तपाईँका गीतहरू दुईवटा छन् क्यारे, होइन? हजुर, मेरो दुईवटा गीत छ। अर्को चाहिँ बालबच्चासँग सम्बन्धित गीत यहाँले राख्नु भएको छ चलचित्रमा, हजुर हजुर, त्यो गीतको सिक्वेन्स कसरी आयो अलिकति बताइदिनुहोस् न? यो गीत हजुर यो गीत चाहिँ हामीले कथावस्तु अनुसार नै हामीले समेटेर बनाइएको गीत हो, होइन अब यसमा अब अनाथ बालबालिकाहरूलाई एउटा कथाभित्र एउटा हवलदार सुन्तलीले अनाथ बालबालिकालाई पनि यत्तिकै माया गर्ने एउटा सशस्त्र एउटा आफू एउटा बलात्कारको उमा परिसकेपछि पनि त्यसलाई सशस्त्र रूपमा आफै एउटा आत्मबल विश्वास गरेर ती बलात्कारलाई कारवाही गर्नुपर्छ भन्ने मेन उद्देश्य बोकेको एउटा फिल्म अहिलेको एउटा व्यस्त समाजमा त्यो एकदम बढी घटिरहेछ, त्यो बोकेको साथसाथै एउटा हवलदार सुन्तली भन्ने क्यारेक्टर पात्रले एउटा सडक बालबालिकालाई पनि माया गरिरहेको अवस्थामा त्यो सडक बालबालिकाको चरित्रलाई सडक बालबालिकालाई कसरी एउटा खुसी व्यक्त गर्ने एउटा बच्चाको एउटा बर्थडे जस्तो पारेर अनि गीतलाई गरिएको हो होइन. त्यो हिसाबले हेर्दाखेरि मैले सरसर रूपमा त्यो गीतको एउटा भिडियो हेर्दाखेरि मैले युट्युबमा हेरेँ, टेलिभिजनमा बजिरहेछ, त्यो भिडियो हेर्दाखेरि गीतले त्यो गीतले पनि भिडियोको हिसाबले राम्रो न्याय पाएको जस्तो लाग्छ मलाई. अब तपाईँका दर्शकहरूका लागि के भन्नुहुन्छ आजदेखि लागेको यो चलचित्रको विषयमा, कसरी रिक्वेस्ट गर्नुहुन्छ? चलचित्र राम्रो बनेको छ, मैले मेरो गीत सङ्गीतको हिसाबले मैले जति कथावस्तु बुझेको छु त्यो हिसाबले हेर्दाखेरि एकदमै मैले राम्रो मानेको छु. एउटा छविराज प्रोडक्सनबाट बनेका फिल्महरू डेफिनेटली अहिलेसम्म श्रोताहरूले मन पराइदिइरहेकै अवस्थामा पनि हवलदार सुन्तली पनि राम्रो बनेको छ चलचित्र. गीत सङ्गीत पनि राम्रा छन्, गीत सङ्गीत पनि श्रोताहरूले मन पराइदिनु भएको छ. कमसेकम एउटा इन्टरटेनमेन्ट अहिले नयाँ वर्षको सबैलाई शुभकामना दिँदै हजुर हाम्रो गोर्खा एफएम सम्पूर्ण युनिट प्लस अहिले सुनिराख्नु भएका सम्पूर्ण श्रोताहरूलाई गोर्खा यो नयाँ वर्ष नजिकले गरेको नयाँ वर्षको एकदमै सुख शान्ति समृद्धि सबैजना सुखमय भएर रहनुहोस् त्यो एउटा शुभकामना दिँदै हलसम्म पुगेर चलचित्र हेरिदिनु होला. चलचित्र राम्रो बनेको छ किनभने ब्यानर पनि त्यही हिसाबको एउटा स्मुथ ब्यानर पनि छ र सम्बन्ध त्यहाँभित्रभित्रको क्यारेक्टर र उठान विषयवस्तु एउटा उठाइएको विषयवस्तु चाहिँ एकदमै राम्रो छ. अहिले समाजमा जति जे छ जसरी विषयवस्तुलाई जिसो घटिरहेछ, बलात्कारका केसहरू, लुटपाट, डकैतीहरू, हरेक चिजहरू घटिरहेछन् राजनीतिक अस्थिरताले गर्दा, यी सबै चिजहरूको लागि एकदमै मसलादार चलचित्र इन्टरटेनमेन्ट फुल इन्टरटेनमेन्ट छ. गीत सङ्गीत पनि त्यही अनुसारको गीत सङ्गीतहरूलाई राखिएको छ. त्यो हिसाबले हेर्दा एउटा चलचित्र उत्कृष्ट बनेको छ. म सङ्गीतकारको नाताले गीत सङ्गीतको हिसाबले पनि भन्नुपर्दा चलचित्र हलसम्म गएर हेरिदिनु भयो भने हामीले अहिलेसम्म गरेको दुःख, हाम्रो सम्पूर्ण टिमले गरेको अहिलेसम्मको दुःखलाई हामी सार्थक मान्ने थियौँ, अगाडि बढ्ने एउटा ठुलो पाइलो भन्ने थियो. दीपकजी धन्यवाद यहाँलाई. उहाँ हुनुहुन्थ्यो सङ्गीतकार दीपक शर्मा र उहाँले चलचित्र हवलदार सुन्तलीभित्र दुईवटा गीतमा सङ्गीत गर्नुभएको छ भने तिम्रा डोला डोला हातमा बोलको गीतमा आफै शब्द भर्नु भएको छ. हामी गीत सङ्गीत र सँगसँगै चलचित्रको विषयमा पनि चर्चा परिचर्चा गरिरहेका छौँ. यसपछि म सेतो बाघ र नाइ नभन्नु लथिरीको विषयमा चर्चा गर्न तपाईँहरूको बिचमा आउने नै छु. यतिखेर कार्यक्रममा छोटो व्यापारिक विश्रामको पालो भएको छ, त्यसपछि हामी आउनेछौँ. सुन्दै गर्नुहोला 93 MHz अनि kaliwood.com. बिरामी भएर बुबा गाउँबाट आउनु भएको छ, कहाँ देखाउने होला? मेरिडियनमा देखाउने नि. के छ नि यसका विशेषता? विभिन्न रोगका विशेषज्ञ वरिष्ठ डाक्टरहरूको साथ, 1 दशक भन्दा बढीको लामो अनुभव, सरल सुलभ छिटो छरितो उत्कृष्ट सेवा, फ्यामिली डिस्काउन्ट कार्डमा 15% छुट, साथमा उत्कृष्ट दन्त सेवा. हो, समस्या तपाईँको हातमा, समाधान मेरिडियनको साथमा. तपाईँ पनि आउनुहोस् विश्वासिलो र भरपर्दो. Meridian Healthcare Center, Polyclinic and Diagnostic Center, Maharajganj, Chakrapath, Kathmandu. Phone number 4720-1617. Admission open. यसै नयाँ शैक्षिक सत्रका लागि विगत 27 वर्षदेखि गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको भक्तपुर क्षेत्रको उत्कृष्ट स्कुल माउन्ट भ्यारी इङ्ग्लिस स्कुल कमल विनायक भक्तपुरमा नयाँ भर्ना खुल्यो. हाम्रा विशेषताहरू शान्त एवं मनोरम वातावरण, डे केयर फेसिलिटिज एन्ड होस्टल, 100% SLC नतिजा, स्पोर्ट्समा भक्तपुरकै टप स्कुल, विद्यार्थीको बहुआयामिक विकासमा जोड. भर्नाका लागि सिट सीमित भएकोले आफ्ना नानी बाबुहरूलाई छिटोभन्दा छिटो भर्ना गराउनुहोला. थप जानकारीका लागि माउन्ट भ्याली इङ्ग्लिस स्कुल कमल विनायक भक्तपुर, फोन 6610149, 6610149. आवश्यकता. प्रसारणको तयारीमा रहेको अनलाइन रेडियोको लागि केही प्रेजेन्टरहरूको आवश्यकता भएकोले मिडियामा पहिचान स्थापित गर्न चाहने व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोला. साथै SLC दिएर बसेका विद्यार्थीहरूका लागि RJ, VJ, MC र भाषण कला सम्बन्धी विशेष कक्षाहरू सञ्चालन भएकोले तुरन्त सम्पर्क राख्नुहुन अनुरोध छ. याद राख्नुहोस्, तालिम पश्चात अनलाइन रेडियोमा कार्यक्रम चलाउने अवसर पनि प्रदान गरिनेछ. थप जानकारीका लागि प्रिमियम अकाडेमी कालीमाटी काठमाडौँ, फोन नम्बर 42776 32, 98551162338, 98145779. वर्षौंको सपना बल्ल पूरा भयो, डेराबाट आफ्नै घरमा सर्ने भयो. नयाँ घरका लागि कार्पेट, पर्दा, फर्निसिङका थुप्रै सामानहरू पनि त चाहियो नि। सबै नयाँ मात्र किन, केही पुराना पनि मर्मत गरेर राख्नुपर्छ। नयाँ पनि पाइने, पुराना पनि मर्मत गर्न मिल्ने एउटै ठाउँ कतै छैन? तपाईँले सोचे जस्तै सोफाको खोल, गाडीको सिट खोल, पर्दा सिलाउनको साथै मर्मत पनि गरिन्छ। सुपथ मूल्यमा कार्पेट, पर्दाको पाइप फिटिङका साथै फ्री होम डेलिभरीको लागि राजेन्द्र फर्निसिङ सेन्टर, सादो बाटो ललितपुर। फोन 9841646543, 9721839706। खुसीको खबर, खुसीको खबर, सुखद दाम्पत्य जीवनको लागि खुसीको खबर। होइन, के भन्छ यो, के खुसीको खबर अनि के दाम्पत्य जीवन? सञ्जीवनी हर्बलबाट विभिन्न हर्बलका सम्पूर्ण प्रोडक्टहरू एउटै थलोमा पाउने भएपछि भएन त खुसीको खबर। जाँड रक्सीको कुलतबाट छुटकारा पाउन, चुरोट सुर्ती जस्ता स्वास्थ्यलाई हानि हुने जस्ता वस्तुहरूबाट पनि तुरुन्तै छुटकारा पाउन, मोटोपन घटाउन बढाउन, अनुहारको चाया पोतो 24 कालो दाग हटाई सुन्दर अनुहार बनाउन, स्तन बढाउन घटाउन तथा टाइट बनाउन, महिला तथा पुरुष दुवैका लागि सेक्स पावर सम्बन्धी हर्बल सप्लिमेन्टहरू पनि उपलब्ध छ। साथै टिभी सप सम्बन्धी सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा पाइन्छ। आफ्नो सुख दाम्पत्य जीवनका लागि सञ्जीवनी हर्बल, 16 खुट्टे काठमाडौँ। फोन 01-4361-122, 9841-72-09-22, 9818-45-00-50। एउटै थलोमा के भन्या, फर्निसिङ र फर्निचरका सामान अब एउटै थलोमा। कार्पेट, पर्दा, पर्दा पाइप, म्याट्रेस, फाइबर, सिरक, सिरानी, गलैँचा, पार्केट, पार्केट लेमिनेट, पार्केट भेनाइल, केलियो वालपेपर, भर्टिकल, बेडसिट, स्टिकर, सोफा तथा फर्निचरका सामानहरू तयार गरिनुका साथै घरमै पुगी इन्टेरियर्स डेकोरेसन सम्बन्धी सम्पूर्ण कामहरू गरिन्छ। साथै फर्निसिङ र फर्निचरका सम्पूर्ण सामानहरू अर्डर अनुसार तयार गरिन्छ। विस्तृत जानकारीका लागि रामशरण गोर्खाली, अट्र्याक्टिभ फर्निसिङ एन्ड फर्निचर, प्रभु ब्याङ्क नजिकै कालीमाटी काठमाडौँ। सम्पर्क फोन 9840111695, 9851182407, 01-4284549। साथै होम डेलिभरीको सुविधा पनि छ। म त हैरान भइसकेँ, घर परिवार व्यवसाय केहीमा भने जस्तो हुँदैन, के गर्ने होला? कतै तपाईँलाई पनि यस्तै भएको छ कि? आउनुहोस्, जन्म कुण्डली, चिना, हस्तलेखन, कर्मकाण्ड सम्बन्धी सम्पूर्ण सेवा, विवाह मिलन, प्रेम, यात्रा मुहूर्त सम्बन्धी सम्पूर्ण कार्य तथा रुबी, मोती, मुगा, पन्ना, पुष्पराज, ओटपल, जर्किन, नीलम, रुद्राक्ष तथा कालो घोडाको टाप जस्ता ग्रह रत्न ग्यारेन्टीका साथ उपलब्ध गराइन्छ। सम्पर्क ज्योतिष मर्मज्ञ तथा रत्नविद गुरु वशिष्ठ कुमार, कुमारी पार्टी, ललितपुर, 9849-23-85-86। याद गर्नुहोस्, यहाँ ज्योतिष, हस्तरेखा, वास्तु तथा कर्मकाण्ड प्रशिक्षण पनि दिइन्छ। कम्प्युटर उस्तै राम्रो, लाइब्रेरी झन् राम्रो, बाल बालिकाको हेरचाह पनि राम्रोसँग गर्ने, मैले त नातिलाई आजै भर्न गरिल्याएन। 21औं शताब्दी सुहाउँदो वैज्ञानिक र व्यवहारिक शिक्षा प्रदान गर्दै आएको ब्लू स्काई पब्लिक हाई स्कुल नयाँ सोच र नयाँ विचारका साथ शैक्षिक सत्र 2072 लागि प्ले ग्रुपदेखि कक्षा 8 सम्म नयाँ भर्ना आह्वान गर्दछ। सिट सीमित भएकाले समयमै आफ्नो सिट सुरक्षित गर्नुहोला। विस्तृत जानकारीका लागि ब्लू स्काई पब्लिक हाई स्कुल, घट्टेकुलो, काठमाडौँ। फोन नम्बर 4436220। चर्चित ख्याति प्राप्त ज्योतिषी पुष्पकला कौशिकबाट तपाईँको भूत, वर्तमान, भविष्य, रोजगार, उद्योग, व्यापार व्यवसाय, विदेश यात्रा, पारिवारिक समस्या, वैवाहिक समस्या, संतान, वास्तु, ग्रह दशा लगायत सबै समस्याको ज्योतिषीय विधिद्वारा समाधानको लागि सम्पर्क गर्नुहोस्। बृहत ज्योतिष परामर्श केन्द्र, शान्तिनगर, नोगेन्द्र कान्छा चौक। फोन नम्बर 01-4117-800, मोबाइल नम्बर 9841-75-91-38।

तपाईँलाई फेरि पनि स्वागत गर्न चाहन्छौँ। यदि तपाईँ भर्खर मात्रै हामीलाई ट्युन गर्दै हुनुहुन्छ भने सुन्दै हुनुहुन्छ 93 मेगाहर्जमा kollywood.com काठमाडौँ र यसको आसपासमा हामी गोर्खा एफएम 93 मेगाहर्जको तरङ्गबाट तपाईँहरू समक्ष पुगिरहेका छौँ अनि विश्वभरि एकैसाथ www.gorkhafm.com र देशका विभिन्न रेडियोका अनलाइन साइटहरू मार्फत पनि तपाईँहरू समक्ष पुगिरहेका छौँ। जानकारी दिउँ, यो कार्यक्रम तपाईँ फुर्सदको समयमा www.thulopadda.com पनि सुन्न सक्नुहुन्छ र शुक्रबार बेलुका 6 बजेदेखि 7 बजेसम्म अनलाइन रेडियो एमजी मार्फत पनि सुन्न सक्नुहुन्छ। सम्पूर्ण फिल्मी कार्यक्रम हो kollywood.com र kollywood नगरीभित्र भइरहेका घटनाहरूको बारेमा हामीले तपाईँलाई जानकारी दिने प्रयास गर्छौँ र विशेष गरी हामी शुक्रबारको दिन आउने भएको कारणले गर्दाखेरि फ्राइडे रिलिजभित्रका चलचित्रहरूको विषयमा चर्चा परिचर्चा गर्ने गर्छौँ। यसै क्रममा मैले जानकारी दिएँ आजदेखि प्रदर्शित चलचित्र हवलदार सुन्दलीको विषयमा र यही चलचित्रसँगै भिडेको अर्को चलचित्रको नाम हो नाई नभन्नु ल 3। फ्राइडे रिलिज अन्तर्गत आजैदेखि देशभरका प्रमुख सिनेमा घरबाट चलचित्र नाई नभन्नु ल 3 प्रदर्शनमा आएको छ। पारिवारिक तथा प्रेम कथामा आधारित चलचित्रलाई नवनिर्देशक मुस्कान ढकालले निर्देशन गरेका हुन्। नाई नभन्नु ल 3 विकास आचार्य र दिनेश कुमार पोखरेलको लगानी रहेको छ। फिल्ममा प्रियङ्का कार्की, आर्यन सिग्देल, अनुभव रेग्मी, सफला भट्टराई, सुरज सिंह ठकुरी, सञ्चिता लुइटेल, सम्यम पुरी र आसमा जीसी लगायतको अभिनय रहेको छ। नाई नभन्नु ल र नाई नभन्नु ल 2 सफलतापछि नाई नभन्नु ल 3 निर्माण गरिएको हो। चलचित्रमा बसन्त सापकोटाको सङ्गीत रहेको छ। हामी यो विषयमा जानकारी दिइरहेका छौँ। चलचित्र नाई नभन्नु ल 3 विषयमा यहाँहरूको बिचमा मैले जानकारी दिइरहेको छु र यो भित्रका गीत सङ्गीतहरू पनि उत्तिकै चर्चामा रहिरहन्छन्। अघिल्ला नाई नभन्नु ल 3 चलचित्रहरू, नाई नभन्नु ल त्यसपछि नाई नभन्नु ल 2, यी दुवै चलचित्रका गीत सङ्गीतहरू पनि उत्तिकै हिट बनेका थिए भने नाई नभन्नु ल 3 पनि गीत सङ्गीतहरू उत्तिकै चर्चा परिचर्चामा छन्। हामी एकैछिनपछि गीत सङ्गीतलाई राख्नेछौँ र यतिखेर यसै चलचित्रका निर्देशक हुनुहुन्छ मसँग प्रत्यक्ष मुस्कान ढकाल, उहाँलाई स्वागत गर्न चाहन्छु। मुस्कानजी हजुर स्वागत छ तपाईँलाई गोर्खा एफएमको kollywood.com। नमस्कार, सन्चै हुनुहुन्छ? अहिले कता हुनुहुन्छ तपाईँ? म पोखरा जाँदैछु, अहिले बाटोमा छु। अन्त भयो हुनुहुन्छ हजुर। अब भनिदिनुहोस् नाई नभन्नु ल 3 कस्तो भइरहेको छ अहिले? तपाईँले प्रारम्भिक जानकारी, प्रारम्भिक नतिजा कस्तो पाइरहनु भएको छ? शुभ सङ्केतहरू के छन्? मेरो चाहिँ उपत्यकामा चाहिँ अष्टनारायण चलचित्र मन्दिर र गोपीकृष्ण मन्दिरमा छैन, बाँकी रहेको सम्पूर्ण हलमा चाहिँ अहिले जुन मर्निङ सोको 9 फिल्म लाग्छ त्यहाँ एकदमै राम्रो रिभ्यू आइरहेछ, किनकि जुन हलहरूमा मर्निङ सो नै चल्थेन, पृथ्वी चलचित्र, हिरारत्न चलचित्र, त्यहाँ चाहिँ अहिले मर्निङ सोमा पनि मान्छेहरू आइरहनु भएको छ। गोपीकृष्णमा फिल्म लाग्ने भनेर हिजो फाइनल थियो अनि त्यहाँ मेरो पोस्टरहरू थियो, त्यहाँ अत्याधिक दर्शकहरू जानुभएको थियो, तर हाम्रो प्राविधिक गडबड कारण त्यहाँ चाहिँ फिल्म लागेन, त्यसले गर्दाखेरि त्यहाँबाट अडियन्सहरू कुनै चाहिँ त्यहीँ र कुनै यता यताउता छरिरहनु भएको छ। त्यो अहिलेको ऊ जुन मर्निङ सोमा नलाग्ने हलहरूमा नै लागिरहेको छ। देशभरिका कतिवटा स्टेसन तपाईँले पाउनु भएको छ? लगभग 40-42 स्टेसन हलहरूमा फिल्म। अब अघिल्ला चलचित्रहरूको तुलनामा नाई नभन्नु ल 3 चाहिँ कस्तो बनेको छ? तपाईँले अपेक्षा के गर्नुभएको छ? मुस्कान ढकाललाई कहाँ पुर्याउला यो चलचित्रले? यो चलचित्रले सबभन्दा मुस्कान ढकाललाई कहाँ पुर्याउने भन्दा पनि यो चलचित्र मैले पाउनु नै एउटा ठुलो अवसर ठान्छु मैले। नाई नभन्नु ल र नाई नभन्नु ल 2 एउटा अपार सफलता पछि मलाई विकास सरले आफूले खाने घाँस काटेर दिनुभएको छ, यो नै मेरो लागि सबभन्दा ठुलो अवसर हो। अनि अर्को कुरा, यो आफैमा एउटा ब्रान्ड छ, नाई नभन्नु लको मिस्टेक नाई नभन्नु ल 2 थिएन र नाई नभन्नु ल 2 मिस्टेक नाई नभन्नु ल 3 छैन, हामीले त्यसलाई अपडेट गर्दै लगेका छौँ। अब यो चलचित्रभित्रका कलाकारहरू पनि पुरानै कलाकारहरूलाई तपाईँहरूले फेरि रिपिट गर्नुभएको छ र केही कलाकारहरू थपिनु भएको छ होइन? कलाकारहरूको संयोजन, यसको केमिस्ट्रीलाई तपाईँले चाहिँ कसरी मूल्याङ्कन गर्नुभएको छ? के भन्नुहुन्छ कलाकारहरूको संयोजनको बारेमा? खास गरी यसमा आर्टिस्टहरू धेरै भएको छ। जब मैले 12-13 वर्षदेखि सिनेमा लाइनमा काम गर्दै आउँदा हाम्रो नेपाली फिल्मको प्रब्लम के हुन्छ भने एउटा हिरो लिने अनि एउटा हिरोइन लिने, बाँकी रहेको जो भए पनि आर्टिस्टलाई खेलाउने एउटा मान्यता थियो। मैले त्यसलाई हटाएर चाहिँ सानोभन्दा सानो रोललाई पनि एउटा राम्रो आर्टिस्ट राख्यो भने जुन त्यो सिन पनि मर्दैन भन्ने हिसाबमा हाम्रो फिल्मको चाहिँ एउटा ओभरअल एउटा जम्मो टोली भएको होइन, सबैको संयोजन एकदमै राम्रो तरिकाले मैले जानेको तरिकाले गरेको छु जस्तो लाग्छ मलाई। अब तपाईँले के भन्नुहुन्छ त तपाईँका दर्शकका लागि नाई नभन्नु ल 3 बारेमा? सर्वप्रथम गोर्खा एफएम सुनेर बस्नुभएका सम्पूर्ण दर्शकहरूमा म नयाँ वर्षको शुभकामना दिन चाहन्छु। अनि योभन्दा अघिल्लो वर्ष चाहिँ नाइनबुल ल टूलाई यसै गरी हामीले यही डेटमा ल्याउँदा अत्याधिक माया गरिदिनु भएको थियो, हाम्रो कमी कमजोरीहरू औल्याइदिनु भएको थियो। अहिले मेरो ठ्याक्कै त्यही समयमा नाइनबुल ल थ्रिल उहाँहरूको चलचित्र लिएर हामी तपाईँहरू माझ आजदेखि प्रत्येकको घर दैलोको छेउको हलमा आएका छौँ। यसलाई हेरेर यसका कमी कमजोरी औल्याइदिनु भयो भने मेरो म हिँड्ने अगाडि बाटोका पाइलाहरू अगाडि जाने या पछाडि जाने, मैले गल्ती गरेँ या राम्रो गरेँ, म त्यो कुराहरू थाहा पाउँथेँ। त्यसैले सम्पूर्ण हाम्रो दर्शकहरूले नाइनबुल ल थ्रिल हेरिदिनु भयो भने म खुसी हुन्छु। तपाईँ पोखरा यही चलचित्रको प्रमोसनका लागि जान थाल्नुभयो हो? पोखरामा यो एउटा गगन गौडा हलको त्यहाँ हाम्रै फिल्म लागेर ओपनिङ हुँदैछ, म त्यहाँ 12 बजे त्यहाँ पुग्छु। त्यहाँको प्रोग्राम सकेर श्रीकृष्ण हलको 2 बजेको सोमा उहाँ पुग्छु। पक्कै पनि तपाईँको यो चलचित्रका लागि धेरै सफलताको शुभकामना, हामी यही शुभेच्छा प्रकट गर्छौँ। राम्रो कलेक्सन गर्न सकोस् बक्स अफिसमा, यो शुभकामना शुभेच्छा तपाईँलाई टक्र्याउँछौँ र तपाईँको सफलताको लागि शुभकामना दिँदै तपाईँलाई बिदाई गर्छौँ। हस्त सर, धन्यवाद, थ्याङ्क यू। थ्याङ्क यू सो मच। उहाँ हुनुहुन्थ्यो चलचित्र नाई नभनु ल थ्रीका निर्देशक मुस्कान ढकाल, र भन्दै हुनुहुन्थ्यो चलचित्र राम्रो बनेको छ। र पक्कै पनि आफ्नो चलचित्रलाई नराम्रो भन्ने कलाकार त को होला र, तर पनि दर्शकहरूले जस्ताको जस्तै छुट्याइदिनुपर्छ, दुधको दुध पानीको पानी छुट्याइदिनुपर्छ, राम्रा चलचित्रहरूलाई माया गर्नुपर्छ र सम्मान गर्नुपर्छ। हामी यही आग्रह गर्छौँ र तपाईँलाई नाई नभनु ल थ्रीलाई पनि माया गरिदिनु होला यही आग्रह गर्छौँ। र यतिखेर यही चलचित्रबाट एउटा सङ्गीत यहाँहरूको बिचमा राख्छौँ। नाइनबुल ल थ्रीबाट संयोग योगी राजेश पायल राई रजिना रिमालको आवाज छ, तिमी मेरो जिन्दगीको बसन्त सापकोटाको सङ्गीत रहेको छ, स्वीकार्नुहोस्। हाँस्दा मेरो खुसी तिमी सँगै हुन्छ, तिमी रुदा मेरो आँखा तिमी सँगै रुन्छ। तिमी हाँस्दा मेरो खुसी तिमी सँगै हुन्छ, तिमी रुदा मेरो आँखा तिमी सँगै रुन्छ। मेरो आशा भरोसा मेरो जिन्दगीको लक्ष्य, मेरो आशा भरोसा मेरो जिन्दगीको लक्ष्य, तिमी मै रोकिन्छ नाइन भन्नु ल। नाइ नभनु लबाट हामीले योगी तपाईँहरूको बिचमा राख्यौँ, कार्यक्रमको अन्त्यमा छौँ। संयोग योगी राजेश पायल राई र रजिना रिमालको आवाज रहेको छ, यसमा बसन्त सापकोटाको सङ्गीत रहेको छ। हामी फ्राइडे रिलिजभित्रका चलचित्रको बारेमा तपाईँलाई जानकारी दिँदा दिँदै अन्त्य पाइसक्यौँ र कुराकानी गऱ्यौँ हवलदार सुन्तली र नाइ नभनु ल थ्रीको विषयमा, र कुराकानी गर्न छुटाउनु हुँदैन हामीले सेतो बाघको विषयमा पनि। यो चलचित्र नीर शाहद्वारा निर्देशित चलचित्र हो। आजदेखि देशभरका सिनेमाघरबाट चलचित्र सेतो बाघ पनि प्रदर्शनमा आएको छ। सेतो बाघ डायमन्ड शमशेरको चर्चित कृति सेतो बाघमा आधारित फिल्म हो। फिल्मलाई वरिष्ठ अभिनेता नीर शाहले निर्देशन गरेका छन्। फिल्ममा बिएस राणा, पवन मैनाली, राजाराम पौडेल, अञ्जना कट्टेल, रवि गिरी लगायतको अभिनय रहेको छ। राणा प्रधानमन्त्री जङ्गबहादुर राणाको अन्तिम 30 दिन नै सेतो बाघको कथा रहेको छ। फिल्ममा जङ्गबहादुरको चरित्रमा बिएस राणाले अभिनय गरेका छन्। आशा छ यो चलचित्रलाई पनि तपाईँ माया गरिदिनुहुनेछ र नजिकको थिएटरमा गएर यसलाई सम्मान गर्नुहुनेछ। यो विषय पनि यहाँहरूको बिचमा हामीले राख्यौँ र हामी सेतो बाघको आर्टिस्टसँग कुराकानी गर्न सकेनौँ। आज उहाँहरू सम्पर्कमा पनि आउनु भएन र हामी अन्त्यमा पनि आइसक्यौँ। एनिवे आजदेखि लागेका यी तीन चलचित्रको विषयमा हामीले जानकारी दिइसकेपछि पक्कै पनि राम्रो चलचित्रलाई यहाँले माया गरिदिनुहुनेछ भन्ने विश्वास प्रकट गर्दै हामीलाई देशभरिबाट सुन्ने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र सम्पूर्ण रेडियो स्टेसनका साथीहरूलाई पनि थ्याङ्क यू सो मच। प्राविधिक साथीहरूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। अनलाइन रेडियो यामजे र त्यसै गरी www.thulopardha.com का साथीहरूलाई पनि धेरै धन्यवाद दिँदै विश्वभरिका तपाईँ सम्पूर्ण श्रोतालाई अन्तर्हृदयबाट सम्झिँदै काठमाडौँ स्थित गोर्खा एफएमको स्टुडियोमा टेक्निकल सपोर्ट गर्ने जनक कार्कीलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु अनि kollywood.com बिट मार्दै आवाजबाट शशि शर्मा मजगैया बिदा हुन्छु। नमस्कार, जय सिनेमा।